तेरे माथे झूमर दमके तेरे कानों बाली चमके है रे माही दे। तेरे हाथों कंगना खनके तेरे पैरों पायल छनके है रे माही दे। नैनों से बोले रब्बा रब्बा मन में डोले रब्बा रब्बा अमृत ढोले रब्बा रब्बा तू सोनी है जिंदे माही दे मैं ג'ן דה מריבט, ג'ן דה מריבט, סורי, סורי, לאט ג'מאל.